कस्तो हो यो विचित्र, कस्तो हो यो विचित्र, यहाँ पीरमा छ मान्छे मान्छे सदरमुकामकै खुल्ला सडकमा यौन हिंसा सहिन उनले कैयौं पटक गर्भपतन गरेर सडकमै फालिन। उच्च रक्तस्रावले कैयौं पटक थला परिन्। ती मध्ये पछिल्लो पटकका छोरा जन्माएर बचाउन सफल भइन्। स्थानीय एउटी महिला र बोर्डिङ स्कुलको सहयोगमा उनी पढ्न पनि गएका छन्। तर राज्यलाई भने उनीहरूको अवस्थाले राम्ररी गिज्याएको छ, हैन त? उनै अध्यक्ष राजु खड्का। एकदमै एकदमै, यो त सदरमुकाम हो। हेर्नु, सदरमुकाममा यस्ता किसिमका घटनाहरू घटिरहेका छन्। महिलाले चाहिँ होइन आफ्नो बच्चालाई पढाउन सकिरहेको छैन, घर परिवारसँग बिल्कुल टाढा छ, आफ्नो श्रीमानको थाहा छैन, होइन यौन हिंसाबाट ग्रस्त छ, यस्तो महिलाले त न्याय पाइरहेको छैन भने अब यो गाउँ गाउँमा त झन् महिलाहरूको अवस्था, नेपाली महिलाहरूको अवस्था कस्तो होला, यो त सहजै आकलन गर्न सकिन्छ। युदेयाममा त्यति गाह्रो हुँदैन थियो होला, तर यो वर्षायाममा उनलाई पानीको बाछिटोले हानेर भागाभाग पार्दो रहेछ। पूर्व म्याग्दी तर्फबाट आएको पानीको बाछिटाले हानेपछि राति ओढ्ने ओछ्याउने थाङ्ना थुङ्नी उनले पन्छाउँदै थिइन्। त्यो कहिरोमा बस्दा पानीले तपाईँलाई गर्दैन केही गर्दैन कहिले काहीँ? गर्दैन, उता उता माल ढुङ्गा उता उता। अनि के हो जीवन किन यस्तो हुन्छ भन्नुहोस् त? हो र उनका ती सन्तानका बाबु बुबाङ घर बताउने हर्के हुन् भन्ने बताइन्छ। तर उनी कहाँ छन् थाहा छैन। धोका दिने उनी त पछिल्ला पुरुष थिए, एक होइन दुई होइन, सबैबाट लुटिएकी चुसिएकी र छोक्रा बनाई फालिएकी उनलाई अहिले भने माया प्रेम र विवाह भन्ने कुराको शब्दै सुन्न मन लाग्दैन। कहिरोमै बाँच्छ तपाईँको, के भन्न मन लाग्छ? केही भन्न मन लाग्दैन। यतातिर हेर्नु, अनि तपाईँलाई विवाह गर्ने मन लाग्दैन? लाग्दैन विवाह गर्नु। किन? त्यसै हो पुरी भयो। पहिला लागेन? लाग्दैन। कि वा किन मन लाग्दैन? लाग्दैन किन? मान्छेले धोका दिएर? अँ, मान्छेले धोका दिएको हुन्छ, अनि त्यस्तै धोका दिनेले। आजकल त त्यति आउँदैनन्, पहिला पहिला त माया गर्न धेरै जना आउने गरेको उनी बताउँछिन्। तपाईँलाई कहिले काहीँ यहाँ कहिरोमा कसैले माया गर्न आउँथे? उनको जीवनको सांसारिक खुसी लुटियो र उनलाई सबै चिजबाट बितिष्ण पारियो। तर उनका 10-12 वर्षीय छोराको भविष्य के हुने हो चिन्ता त्यसैको छ। ओढारबाट भिरको बाटो खरका गाँजहरू समाउँदै झोला बोकेर स्कुल जान हिँडेका उनलाई तल सडक छेउको घरमा स्कुले साथीहरू कुरेर बसेको भेटे मैले। बाबु पढेर के बन्न चाहन्छौ भनेर सोद्धा उनले भने डाक्टर इन्जिनियर बन्न चाहन्छु। अरू भन्दा पनि मलाई उनको त्यही कुराले मन छोयो। घरवास भएका छोराछोरीहरू गरिबीको कारण देखाइ पढ्न छाडेको देखिन्छ। तर ती बालकले ओढारमा बसेर डाक्टर इन्जिनियर बन्ने लक्ष्य लिनु घर सम्पत्ति हुनेहरू र सुख सहेलमा पढ्न चाहनेहरूका लागि त्योभन्दा गतिलो जवाब अरू के हुन सक्छ? सुनौ तिनै ओढारमा बसेकी दिदीका छोरासँग गरिएको कुराकानी। परविन थापा हो, के लाग्छ तिमी आमासँग कहिरोमा बसिरहेछौ, कस्तो लाग्छ तिमीलाई? हजुर राम्रै लाग्छ, कहिरोमा पनि राम्रै लाग्छ, सुन्दर संसार लाग्छ, घर जस्तै लाग्छ, कस्तो लाग्छ? राम्रो लाग्छ। अनि तिम्रा साथीहरू धेरै धनी धनी छन्, तिमी कहिरोमा बस्ने मान्छे, कहिले काहीँ दुःख लाग्छ लाग्दैन? के भन्न मन लाग्छ भन, बोला बोला भन न भन। तिम्रो बुवा को हो भन्ने तिमीलाई थाहा छ? भन न को होला तिम्रो बुवा? नाम थाहा छ के हो? हर्के। कहाँ कहाँ हुन्? दरभङ्गा। कहिले काहीँ भेट्न आउँछन् तिमीलाई? आउँदैन। अनि अरूका साथीहरूले ड्याडी ड्याडी भन्दाखेरि तिमीलाई ड्याडी भन्न मन लाग्दैन? अनि मम्मीले कतिको माया गर्नुहुन्छ? धेरै माया गर्छन्। अनि राति कहिरोमा सुत्दा डर लाग्दैन तिमीलाई? लाग्दैन। भन्दैन तिमी यत्रो बच्चा छौ होइन, तिम्रा साथीहरू धनी धनी छन्, तिमीलाई कपडा अनि तिमीलाई खानेकुराहरू खाजाहरू कसले दिन्छ? कस्तो कस्तो खाजा खान्छौ? मम्मीले पकाउँछन् भात। कहिले काहीँ तिमी छेउछाउमा माग्न पनि हिँड्छौ? के माग्न हिँड्छौ भन त? हजुर चामलहरू। तिमीलाई स्कुलमा सहयोग गर्ने कसले पढाइराखेको छ तिमीलाई? रेखाको दिदी कहाँ हुनुहुन्छ? तिमीलाई घर भइदिए हुन्थ्यो, तिम्रो ड्याडी भइदिए हुन्थ्यो भन्ने लाग्छ कि लाग्दैन? बोल त। के भन्ने मन लाग्छ भन? के भन्ने मन लाग्छ भन त? बोल त। बाबा भन्न मन लाग्छ। तर बाबा आउनुहुन्न, अहिलेसम्म देखेका छैन बाबालाई? सानोमा देखेको छैन, अहिले देखेको छैन। कति वर्ष भयो तिमी त्यही कहिलेमा जन्मेका हो, कहाँ जन्मेका हो? हजुर नमस्कार नमस्कार। भविष्यमा के बन्ने मन लाग्छ तिमीलाई पढेर? डक्टर इन्जिनियर बन्ने मन लाग्छ। अनि तिम्रो मम्मीसँग खर्चै छैन, त्यस्तो कहिरोमा बस्छौ, अनि कसरी डक्टर इन्जिनियर बनाउँला? डक्टर इन्जिनियर बन्ने हो डक्टर इन्जिनियर बन्न तिमीलाई सहयोगको चाहिएला, सहयोगको लागि आग्रह गर न त। सहयोगको लागि आग्रह? मलाई पढ्नमा सहयोग दिनुहोस्, बुवा छैन, मेरो मम्मी त्यस्तो हालतमा हुनुहुन्छ, डक्टर इन्जिनियर बन्ने चाहना पुरा गरिदिनुहोस्। मम्मीले गर्दा हामीले यस्तो कैरामा बसिरहेछौँ। ल बाबु ठुलो भए, ठुलो मान्छे डक्टर इन्जिनियर बने, राम्रोसँग पढे है। ल अरू साथीहरू तिमी जस्तै गरिब साथी हो, तिमी त कैरामा बसेर पनि पढिरहेछौ, अरू तिमी जस्तै गरिब बाबुहरूलाई के भन्न चाहन्छौ? दुःख पारेर जिन्दगी पनि संसार हो, ठुलो संसार हो, ठुलो संसार हो। कति यहाँ पढ्छौ रे? तीनमा। बोर्डिङ स्कुलको नाम के हो भन त? रुद्रे पिपल सेकेन्डरी स्कुल। गुड, भेरी गुड। जति सुकै सुन्दर होस् फुल, एक दिन ओइली झर्छ। जति सुकै सुन्दर होस् फुल, एक दिन ओइली झर्छ। आफूसँग जे छ त्यहीमा मन बुझाउनु पर्छ, मन बुझाउनु पर्छ। जिन्दगी भर खुशी मात्रै कहाँ हुन्छ र? जिन्दगी भर नरोई जिउने मान्छे कुन छ र? जिन्दगी भर खुशी मात्रै कहाँ हुन्छ र? जिन्दगी भर नरोई जिउने मान्छे कुन्छ र हर मान्छेले दिन र रात दुवै हर मान्छेले हार जी दुवै भोग्नै पर्दो रहेछ भोग्नै पर्दो रहेछ जिन्दगी भर सुख मात्रै कहाँ हुन्छ र सुन्नु भयो यो पुगेन त्यो पुगेन भन्दै बाबु आमासँग पैसा मागेर सताउने र नभए स्कुलै नजाने भाइ बहिनीहरू ओढारमा बसेर ती भाइले डाक्टर इन्जिनियर बन्ने लक्ष्य लिएका छन् अरू साथीले जस्तो राम्रो नाना मिठो खाना मनोरञ्जनका साधनसँग कमाउन नपाउने ती बालकको पढाइ प्रतिको त्यो लगनशीलता र उनले लिएको लक्ष्य अनुसरण गर्न सक्ने हो भने कुनै गरिबी वा परिस्थितिले रोकिँदैन भन्ने कुराको त्यो ज्वलन्त कारण हो अत उनलाई त्यो लक्ष्यमा पुर्याउन र उनकी आमालाई त्यो ओडारबाट निकालेर एउटा बाँस घाँस कपासको व्यवस्था मिलाउन राज्यको निकाय सामाजिक संघ संस्था वा कुनै समाजसेवीले पहल गरिदिए धन्य हुने थियो राज्यकै कुरा गर्नु पर्दा साह्रै लाचार छ भन्ने कुरा बागलुङकी ती महिलाको अवस्थाले देखाउँछ खोइ राज्यको निकायले गरेको खोज अनुसन्धान जबकि बागलुङ कालिका मन्दिर जस्तो व्यस्त राजमार्ग नजिकै 25 वर्ष एउटी महिलाको जिन्दगी ओडारमै बित्दा समेत राज्यको ध्यान नपुग्नु त्योभन्दा विडम्बना अरू के हुन सक्दछ यसर्थ ढिलै भए पनि बागलुङका अधिकार कर्मी राजनीतिक दलले आँखा चिम्लेर कानमा तेल हालेर बसेको राज्यलाई ती महिलाको उद्धार र उनका ती छोराको डाक्टर इन्जिनियर बन्ने धोको पुरा गराइदिन गम्भीरतापूर्वक लाग्नुहोस् भन्ने आग्रह गर्दछौ बस हामी यही कामना गर्दछौ कि आगामी दिनमा कुनै पुरुषले कुनै महिलालाई त्यसरी सडक हुँदै ओढारमा बस्ने नपारोस् हरके हरके कहाँ कहाँ हुन् दरबाङका अनि अरूका साथीहरूले ड्याडी ड्याडी भन्दाखेरि तिमीलाई ड्याडी भन्न मन लाग्दैन माया गर्न आउँथे तपाईँको राज्यको निकायहरू र चाहिँ महिला अधिकार कर्मीहरू कति सक्रिय हुनुहुन्छ त पेपरमा कति मिडियामा कति सक्रिय हुनुहुन्छ उहाँहरू र व्यवहारमा चाहिँ कति निष्क्रिय हुनुहुन्छ भन्ने कुरा त एउटा ज्वलन्त उदाहरण मात्र हो यौन हिंसाबाट ग्रस्त छ यस्तो महिलाले त न्याय पाइरहेको छैन भने अब यो गाउँ गाउँमा त झन् महिलाहरूको अवस्था नेपाली महिलाहरूको अवस्था कस्तो होला यो त सहजै आकलन गर्न सकिन्छ आजको ओझेलका खबर तपाईँलाई कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सुझाव सल्लाह र समाजका अनियमितता भ्रष्टाचार विकृति विसङ्गतिको सूचना समेत दिन आग्रह गर्दछौँ अवस्था म तपाईँको आवाजको साथी प्रेम सुनार बिदा चाहन्छु नमस्ते